नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। राज्य पुनर्संरचना समितिको प्रतिवेदनमाथि आज पनि छलफल। भावुकतामा डुबेर नभई यथार्थवादी भएर प्रदेशको टुङ्गो लगाउनु पर्नेमा कङ्ग्रेस उपसभापति पौडेलको जोड। नयाँ करको दर 1 महिना अघिदेखि नै लागू गर्ने सरकारको तयारी। सरकारले राजस्वको लक्ष्य पुर्याउन जेठ र असारमा झन्डै 75 अर्ब उठाउनु पर्ने। रुसी समर्थक विद्रोहीद्वारा युक्रेनी सेनाको उडिरहेको हेलिकप्टरमा आक्रमण, 12 सेनाको मृत्यु। र आइपिएलको दोस्रो प्लेअफमा आज चेन्नई सुपर किङ्स र किङ्स इलेभेन पन्जाब भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अघिल्लो संविधान सभाको राज्य पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति र असहमतिमाथि संविधान सभाको आजको बैठकमा पनि छलफल भएको छ। संविधान अभिलेख तथा निर्कियोल समितिका सभापति विष्णुप्रसाद पौडेलले हिजो बसेको संविधान सभाको बैठकमा सैद्धान्तिक छलफलका लागि पेश गरेको प्रतिवेदनमाथि आज पनि विभिन्न दलका नेताहरूले आफ्नो धारणा राखेका छन्। संविधान अभिलेख तथा निर्कियोल समितिले अघिल्लो संविधान सभाको राज्य पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनमाथि राज्यको पुनर्संरचनाको आधार, राज्यको सङ्ख्या, प्रदेशको नामाकरण, निश्चित आदिवासी जनजातिको पहिचान, सुशासन र आत्मनिर्णयको अधिकार लगायत 78 विषयमा विवाद कायम रहेकाले ती विषयमा संविधान सभाबाट सैद्धान्तिक बहस मार्फत उपयुक्त निकासका लागि सुझाव माग गरेको छ। बैठकमा नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले संहितामा जाने नाममा फेरि कबिला राज्यहरूको कल्पना गर्न नसकिने बताउनुभयो। पौडेलले पहिचानका नाममा कबिला राज्यको कल्पना गर्न नगर्न आग्रह गर्नुभयो। एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले कबिला राज्यहरूको प्रसङ्गलाई पहिचानसँग जोडेको भन्दै पौडेलले यस्तो जवाब दिनुभएको हो। पौडेलले संहितालाई नै असफल पार्ने खालका सुझाव आएको भन्दै गम्भीर रूपले छलफल गरेर मुलुकको भौगोलिक बटम बनावटलाई समेत आधार बनाएर प्रदेश बनाउनु पर्ने बताउनुभयो। पौडेलले भावुकतामा डुबेर नभई यथार्थवादी भएर प्रदेशको टुङ्गो लगाउनु पर्नेमा जोड दिनुभयो। एकीकृत नेकपा माओवादीका नेता भट्टराईले साना साना जातिहरूलाई पनि राज्य दिनुपर्ने कुरा र जातीय राज्य हुनै नहुने दुवै अतिवादी विचार भएको बताउनुभयो। भट्टराईले कबिला राज्यहरूलाई पृथ्वीनारायण शाहले एकीकृत गरेर एकात्मक राज्य बनाएको स्मरण गर्दै अब एकात्मकता जोड्नुपर्ने बताउनुभयो। उहाँले संहिताका नाममा सांस्कृतिक राष्ट्रवादभन्दा अघि नबढ्ने यथास्थितिवादी सोच र पहिचानका नाममा साना साना जातीय राज्य बनाउने दुवै खाले सोच गलत भएको बताउनुभयो। उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले असार 8 गते हुने उपनिर्वाचन नेपाली कङ्ग्रेसका लागि मत सर्वेक्षण भएको बताउनु भएको छ। प्रेस युनियन चितवन शाखाले आज गरेको पत्रकार सम्मेलनमा सिंहले दोस्रो संविधान सभा निर्वाचनपछि कङ्ग्रेस नेतृत्वको सरकार बनेको र लगत्तै भएको हुन लागेको उपनिर्वाचन सरकारको कामको मूल्याङ्कन गर्ने माध्यम बनेको बताउनुभयो। अहिलेसम्म सरकारले राम्रो काम गरेको भन्दै उपनिर्वाचनमा पनि कङ्ग्रेस उम्मेदवारलाई जिताउन सिंहले आग्रह गर्नुभयो। यता सरकार संरचनाका विषयलाई लिएर एमाले गुनासो गरेको भन्दै त्यो गुनासोको कुनै औचित्य नभएको सिंहले बताउनुभयो। सहमतीय सरकारको संस्कार अनुसार नेपाली कङ्ग्रेस अघि बढेको सिंहको भनाइ छ। कङ्ग्रेस नेतृत्वको सरकार सत्ता साझेदार दल नेकपा एमालेसँग सिधै सधैँ सहमति गरेर अगाडि बढ्ने बताउँदै सिंहले सरकारको नीति तथा कार्यक्रम निर्माण लगायतका काम गर्दा सधैँ एमालेको सहमति लिने बताउनुभयो। ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेको संख्याको भरमा पेलेर संविधान नबन्ने भनाइप्रति लक्षित गर्दै सिंहले संविधान सबैको साझा भएकाले आपसी सहमति गरी सरकार अघि बढ्ने औँल्याउनु भयो। पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराई काठमाडौँका प्रहरी प्रमुख रमेश खरेलको पक्षमा उभिनु भएको छ। सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो धारणा व्यक्त गर्दै भट्टराईले खरेल इमान्दार अफिसर भएकाले कारवाही गर्न नहुनेमा जोड दिनुभयो। भट्टराईले प्रहरीको एआइसी बडुवामा आर्थिक चलखेल भएको पनि दावी गर्नुभएको छ। प्रहरीको एआइसी बडुवामा आर्थिक चलखेल भएको भरपर्दो सूत्रबाट थाहा भएको छ। भट्टराईले ट्विटरमा भन्नुभएको छ, यसबारे भेद खोल्ने इमान्दार अफिसरलाई उल्टै कारवाही गर्नु ठिक भएन। एआइसीमा बडुवा हुन प्रहरीका डिआइजी ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउने गरेको अभिव्यक्ति दिएपछि खरेललाई कारवाही स्वरूप काठमाडौँबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गर्ने तयारी भइरहेका बेला पूर्व प्रधानमन्त्री भट्टराईले एआइजी बडुवामा आर्थिक चलखेल भएको भन्दै खरेलको बचाउ गर्नु भएको हो। सरकारले आगामी वर्षका लागि ल्याउने नयाँ करका दर एक महिना अघिदेखि नै लागू गर्ने भएको छ। सरकारले झन्डै 6 अर्बको बजेट जेठको अन्तिम हप्ता ल्याउँदैछ। बजेट साउन 1 गतेदेखि मात्र लागू हुने भए पनि बजेटमा परिवर्तन हुने करका दर भने बजेट घोषणा भएकै दिनदेखि लागू हुने अर्थ मन्त्रालयले जनाएको छ। आयकर र भ्याटमा परिवर्तन नहुने भए पनि भन्सारका दर र अन्त शुल्कका दरमा केही परिवर्तन हुने भएकाले नयाँ करका दर आजकै मितिदेखि लागू हुनेछन् भनेर बजेटमा लेखिने अर्थ सचिव युवराज भूषालले जानकारी दिनुभयो। नयाँ करका दर सार्वजनिक भएपछि बजारमा चलखेल हुने भएकाले घोषणा भएकै दिनदेखि लागू हुने उहाँले बताउनुभयो। यसअघि पनि बजेट आउँदा करका दर त्यसै दिनदेखि लागू गर्ने अभ्यास रहेकाले यसपटक पनि यस्तै गर्न लागेको उहाँले जानकारी दिनुभयो। सरकारले राजस्वको लक्ष्य पुर्याउन जेठ र असारमा झन्डै 75 अर्ब उठाउनु पर्ने भएको छ। वैशाख मसान्तसम्म लक्ष्यभन्दा 6 अर्ब कम राजस्व सङ्कलन भएकाले 2 महिनामा राजस्व सङ्कलनको चाप बढेको हो। यो वर्ष 3 खर्ब 54 अर्ब 50 करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा 2 खर्ब 80 अर्ब मात्र राजस्व सङ्कलन भएको छ। तर सरकारले असार र मसान्तसम्म राजस्व लक्ष्य पुरा हुने दावी गरेको छ। अर्थ मन्त्रालयका राजस्व महाशाखाका प्रमुख राजन खनालले जेठ र असार राजस्व धेरै उठ्ने महिना भएकाले लक्ष्य पुग्ने दावी गर्नुभयो। 2 महिनामा सरकारको पुँजीगत खर्च पनि बढ्ने र आयकर अन्तिम किस्ता तिर्ने समय भएकाले राजस्व बढ्ने उहाँको भनाइ छ। रत्नगरको निपनी चोकमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। जन्ती बोकेर पोट्यानीबाट निपनी आइपुगेको नाचार्थ 476 नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो। राजमार्गबाट भित्री सडकतर्फ जान लाग्दा ट्र्याक्टरमै राखेको जेनेरेटरले एकपट्टि बढी पेलेका कारण सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय रत्नगरले जनाएको छ। घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, गणतन्त्र आएपछि तपाईँले गणतन्त्रको कतिको अनुभव गर्नुभएको छ? ए, बिस्तारै अनुभूति हुँदैछ। बी, गणतन्त्रको ग पनि आएको महसुस भएको छैन। र सी, गणतन्त्र भन्दा राजतन्त्र नै ठिक। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसे काठमाडौँ मुगलिन दमोली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन फोन नंबर 0656 63 0063 मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो।